تفسير بسم الله الرحمن الرحيم كما أرسلنا فيكم رسولا منكم جیسا کہ بھیجا ہم نے تم میں ایک رسول تمہیں میں سے. کس کی طرف اشارہ ہے؟ نبی اکرم صلی اللہ علیہ وسلم کی طرف, کہ اللہ تعالیٰ نے تمہارے اندر ایک رسول کو مبعوث کیا, ایک رسول کو بھیجا. وہ کیا کرتا ہے؟ یتلو علیکم آیاتنا, تم پر ہماری آیات پڑھ کر سناتا ہے. تو گویا رسول کا پہلا کام کیا تھا؟ اللہ تعالیٰ کی آیات کو پڑھ کر سنانا, ان کی تلاوت. اور کیا کرتا ہے؟ وَيُزَكِّيكُمْ, تزکیہ کرتا ہے تمہارا, تربیت کرتا ہے تمہاری. اور وَيُعَلِّمُكُمُ الْكِتَابَ, اور تعلیم دیتا ہے تم کو کتاب کی. وَالْحِكْمَةَ, اور حکمت کی. الکتاب سے مراد قرآن پاک, اور حکمت سے مراد سنت رسول صلی اللہ علیہ وسلم اور آپ کا زندگی گزارنے کا عملی طریقہ. وَيُعَلِّمُكُمْ, اور وہ سکھاتا ہے تم کو. مَا لَمْ تَكُونُوا تَعْلَمُونَ, جو تم جانتے بھی نہ تھے. یعنی دنیا بھر میں کوئی ذریعہ, کوئی طریقہ, کوئی چیز ایسی نہ تھی کہ جس سے لوگ یہ سب باتیں سیکھ سکتے جو اللہ کے رسول صلی اللہ علیہ وسلم نے سکھائی. اور خاص طور پر اہل عرب تو بالکل ہی لا علم لوگ تھے, ان کا پڑھنے لکھنے سے کوئی تعلق نہ تھا. تو نبی صلی اللہ علیہ وسلم نے آ کر علم کا دروازہ کھول دیا اور ایک ایسی قوم کو پڑھا لکھا بنا دیا کہ جو اس سے پہلے علم سے کوئی تعلق اور کوئی واسطہ نہ رکھتے تھے. حضرت ابراہیم علیہ السلام نے دعا مانگی تھی, ربنا وابعث فیہم رسولا منہم یتلو علیہم آیاتک ویعلمہم الکتاب والحکمت ویزکیہم انک انت العزیز الحکیم, کہ اے ہمارے رب, اور بھیج ان میں ایک رسول جو انہی میں سے ہو, جو ان پر تیری آیات پڑھے, انہیں کتاب اور حکمت کی تعلیم دے اور ان کا تزکیہ کرے. بے شک تو زبردست ہے, حکمت والا ہے. اللہ تعالیٰ نے ابراہیم علیہ السلام کی یہ دعا قبول فرمائی اور ایک رسول بھیج دیا. اس رسول کا آنا ایک بہت بڑی نعمت تھی. وہ نعمت ہم تک پہنچی. اس میں ہم سب سے پہلے دیکھتے ہیں کہ جو کام اللہ کے رسول صلی اللہ علیہ وسلم کے سپرد کیے گئے وہ کیا تھے. سب سے پہلا کام, یتلو علیکم آیاتنا, آیات کی تلاوت. یہ کام اتنا اہم کیوں, اور اس کا ایسا ذکر کیوں کیا گیا؟ یعنی نبی صلی اللہ علیہ وسلم کی نبوت کے جو فرائض تھے یا جو ذمہ داریاں تھیں ان کا ذکر ہے یہاں پر, کہ لوگوں کی تربیت, لوگوں کا تزکیہ, لوگوں کی اصلاح, لوگوں کی آخرت کی کامیابی کے لیے اور دنیا کی بہتری کے لیے آپ نے جو کام کیے وہ یہ چار کام تھے. اور ان چار کاموں میں سب سے پہلا کتاب کی تلاوت کا کام. کیوں؟ کیا واقعی انسان کی کامیابی کے لیے ضروری ہے کہ اس کو اللہ تعالی کی آیات ملیں؟ پھر یہاں پر آپ دیکھ رہے ہیں کہ ایک لفظ ہے تلاوت اور ایک ہے تعلیم. تلاوت کے بارے میں ہم پہلے بھی بات کر چکے ہیں کہ الذین آتیناہم الکتاب یتلونہ حق تلاوتہ اولئک یؤمنون بہ, وہ لوگ جن کو ہم نے کتاب دی وہ اس کو اس طرح پڑھتے ہیں جیسا اس کو پڑھنے کا حق ہے, ایسے ہی لوگ اس پر ایمان لاتے ہیں. तो गोया तिलावत का हक अदा करना, तिलावत का हक अदा करना ही दरअसल उस पर ईमान लाना है। और इस काम के लिए अल्लाह ताला ने अपने नबी सल्लल्लाहु अलैहि वसल्लम को मुंतखब किया। हमें बहसियत एक इंसान ही के नहीं, बहसियत एक उम्मत के जीना है। हमारी कुछ जिम्मेदारियां अपनी जात के हवाले से हैं और कुछ हमारी जिम्मेदारियां बहसियत उम्मत मुस्लिमा के हैं। उन जिम्मेदारियों को निभाने के लिए हमें क्या करना होगा? पहले अल्लाह ताला ये काम रसूलों से लेते थे। अब याद है उम्मत की जिम्मेदारी क्या है? उम्मतन वसतन लितकूनू शुहदा अलन्नास, सारे इंसानों तक अल्लाह का पैगाम पहुंचाना है, ये जिम्मेदारी है हमारी। इसे लिखा है कि आई समटाइम्स थिंक दैट इफ आई हैड बीन बॉर्न अ नॉन मुस्लिम एंड ऑल द अदर मुस्लिम्स अराउंड मी हैड बीन एज सेल्फिश एज आई एम नाउ, आई वुड बी रेडी टू किल देम ऑन फाइंडिंग आउट दैट दे डिड नॉट लीड मी टू द हेवन, कि मैं उन सबको मार डालती कि इन्होंने मुझे जन्नत का रास्ता क्यों नहीं दिखाया। कि जिस तरह आजकल मैं सेल्फिश हूं और इस्लाम की बात किसी दूसरे तक नहीं पहुंचा रही, तो अगर मेरे साथ कोई ऐसे करता तो मैं ना उसको छोड़ती। दूसरे लफ्जों में ये माना है इनकी बात का। अब थोड़ी देर गर्मी की हिद्दत बर्दाश्त नहीं कर सकते, जहन्नम की आग हम कैसे बर्दाश्त कर सकते हैं? अगर हम नहीं कर सकते तो दूसरों के लिए हम कैसे गवारा करते हैं कि वो भी हमारे तरह के इंसान होते हुए गुमराहियों में भटके? नहीं कर सकते ना। पहले तो आपका इस बात पर एग्री करना जरूरी है कि क्या वाकई हम उम्मत वसत हैं, और अगर हम उम्मत वसत हैं तो हमारी कोई जिम्मेदारी भी है, और अगर है तो वो क्या है या कुछ भी नहीं। तो पहला सवाल है मेरा कि क्या कोई उम्मत मुस्लिमा है? उसका दूसरा नाम क्या है? उम्मत वसत, ये लफ्ज कहाँ लिखे हुए, कहाँ के लफ्ज पढ़ रही हूँ मैं? कुरान पाक के हैं। जी हाँ, हजरत इब्राहिम अलैहिस्सलाम ने क्या दुआ मांगी थी? कि अल्लाह ताला एक उम्मत मुस्लिमा भेज, मांगी थी ना। क्या ये एक फैक्ट है? ये फैक्ट है या नहीं है कि आपने दुआ मांगी थी, है ना? अच्छा, फिर उसी उम्मत को क्या खिताब दिया गया कि वो उम्मत कैसी है? उम्मत वसत, वसत का क्या माना है? बेहतरीन। क्यों इसको उम्मत बेहतरीन कहा गया? किस लिए बेहतरीन का खिताब दिया गया? मोतदिल और फिर दरमियानी, यानी ये एक ब्रिज है किसके और किसके दरमियान? पहले जैसे अंबिया का काम होता था कि वो अल्लाह और बंदों के दरमियान एक वास्ता होते थे, एक जरिया होते थे, तो बिल्कुल उम्मत वसत अब एक वास्ता है, एक जरिया है। अल्लाह के पैगाम को अपने पास रखती है, इसे दूसरों तक पहुंचाने के लिए एक वास्ता है, बीच में एक ब्रिज है। और बेहतरीन कब है? जब वो अपना ये काम करेगी। तो अगली आयत पढ़ने से पहले आपका इस बात पर शरह सदर होना, दिल का मुतमईन होना जरूरी है कि हमारी कोई वाकई बहैसियत उम्मत एक जिम्मेदारी है। है कोई कि नहीं है? क्या जिम्मेदारी? हमारी जिम्मेदारी क्या है? हमने अल्लाह का पैगाम बंदों तक पहुंचाना है। अगर ये जिम्मेदारी हमारी नहीं तो फिर और किसकी है, उसका नाम बता दीजिए। क्या अल्लाह के बंदों तक अल्लाह का पैगाम पहुंचाना हमारी जिम्मेदारी है? अगर है तो क्या जिम्मेदारी है? अल्लाह का पैगाम बंदों तक पहुंचाना है कि बंदों को अपने पैदा करने वाले से जुड़ने की जरूरत है, अपनी असल की तरफ लौटाना है। अब अगला सवाल यह है कि उस जिम्मेदारी को कैसे अदा करना है, आज की आयत जो है किसी जिम्मेदारी को अदा करने का तरीका बताती। उम्मत मुस्लिमा से पहले ये जिम्मेदारी किसकी थी? पैगंबरों की थी। और सबसे आखिर में कौन आए? हुजूर सल्लल्लाहु अलैहि वसल्लम। आपने आकर इस जिम्मेदारी को कैसे निभाया, क्या काम किए, उनका जिक्र है इस आयत में। यतलू अलैकुम आयातिना वयुज़क्कीकुम वयुअल्लिमुकुमुल किताबा वल हिक्मा और वयुअल्लिमुकुम मालम तकूनु तालमून। जो कुछ लोग नहीं जानते उनको वो बताना, जिस चीज से वो बेखबर हैं, गाफिल हैं, जिस चीज को वो भूले हुए हैं उस चीज को उन्हें याद कराना, जिस चीज का वो इल्म नहीं रखते उन्हें वो इल्म दिलाना। ठीक है,